कुनै मन मान्दै मान्दैन। बेलुकी छ बजेको सानी फेरी खबरमा स्वागत छ, म मनिष खड्का। यो खबर रेडियो सानी फेरी एफएम 89.2 मेगाहर्जका साथै रेडियो सानो फेरी .com मार्फत संसारभर प्रसारण भइरहेको छ। सुरुमा अहिलेसम्मका मुख्य खबर शीर्षकहरू। तराई र पहाडलाई अलग गरेर प्रदेशहरू बनाउनु पर्ने माग स्वीकार्य नहुने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। भारतीय सुरक्षा बल एसएसबीले सुनसरीमा गोली नचलाएको भारतको दावी। राप्ती अञ्चलकै प्रसिद्ध धार्मिक स्थल रुकुमको डिग्रे साई कुमारी मन्दिरमा हरिबोधन एकादशीदेखि लागेको मेला आज सम्पन्न। रुकुमसहित छिमेकी जिल्लाका करिब 1,00,000 दर्शनार्थीद्वारा दर्शन। महिला हिंसा विरुद्धको 16 दिने अभियान आजबाट सुरु। पहिलो दिन रुकुममा प्रभात फेरी निकालियो। गृहमन्त्री शक्तिबहादुर बस्नेत गृह जिल्ला जाजरकोट आउँदा सञ्चालनमा आएको भेरी नदीमा रहेको फेरी पुनः बन्द। र सल्यानको धनबाङका गाउँलेहरूले आफ्नै लगानीमा कृषि सडक निर्माण गरे। लौ त सम्झी सम्झिनी, अरू सबै कुरा मिल्यो, अब लगन जुराउनु पर्यो। जसरी हुन्छ बिहे चाहिँ यसै महिनामा गर्नुपर्छ। भइहाल्छ नि सम्झिजीऊ, हजुरले भनेपछि हामी जे गर्न पनि तयार छौँ। आखिर छोरी पनि त राजी छ नि। तपाईँ दुई सम्झीले बिहेको कुरा त चिन्नुभयो, तर सम्झिजीऊ, मेरो छोरी जाने घरमा चर्पी पो छ कि छैन? चर्पी बनाउँदै गराउला नि सम्झिनी। होइन सम्झिजीऊ, चर्पी नै नभएको घरमा कसरी छोरी दिनु? खुल्ला ठाउँमा दिशा पिसाब गर्दा फोहोर त हुन्छ हुन्छ, सबैले देख्ने भएकोले छोरीको इज्जतको कुरा पनि त हुन्छ। फेरि पानी पर्दा, हावाहुरी चल्दा अनि रातमा पनि त दिशा पिसाब गर्नै पर्यो नि। अझ यति हो र, पोहोर साल यही पल्लो गाउँमा चर्पी नभएकै कारण झाडा पखाला फैलिएर कति खा मान्छेको ज्यानको के भन्न सकिन्छ र? सम्झिज्यू, पहिले घरमा गएर चर्पी बनाउनुहोस् अनि मात्रै छोरी दिइन्छ। अहो, मेरो बुढीले कुरो त ठिकै गरिन् नि सम्झिज्यू, हजुरलाई कसो लागेको नि? कुरो ठिक होइन सम्झिज्यू, एकदमै ठिक छ। छोराको जिन्दगीको सवाल छ, फेरि चर्पी बुहारीलाई मात्र चाहिने पनि त होइन नि। भोलिदेखि नै म घरमा चर्पी बनाउन सुरु गर्छु। पहिले चर्पी बनाएर सही तरिकाले परिवारका सदस्यलाई प्रयोग गर्न सिकाउँछु, अनि मात्र लोगनको कुरा चिनाउँछु। सफा गरौँ, स्वस्थ बनाऊ। जनहितमा जिल्ला खानेपानी तथा सरसफाई समन्वय समिति रुकुम र रेडियो सानीभेरीको सहकार्यमा जारी। अब पूरा खबर। प्रधानमन्त्री केपी शर्मा ओलीले तराई र पहाडलाई अलग गरेर प्रदेशहरू बनाउनु पर्ने माग स्वीकार्य नहुने बताउनु भएको छ। तर जायज मागहरू पूरा गर्न सरकार तयार रहेको उहाँले बताउनु भयो। मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले देशको सार्वभौम सत्तालाई सबैले सम्मान गर्नुपर्ने बताउनु भयो। जनताका हितका निम्ति हुन्छ भने त्यस्ता मागहरूलाई सम्बोधन गर्ने उहाँको भनाइ छ, तर भ्रमपूर्ण मागहरू भने स्पष्ट नभई सम्बोधन नहुने ओलीले बताउनु भयो। प्रधानमन्त्री ओलीले पहाड र तराईलाई छुट्याउनु पर्ने माग पूरा नहुने समेत प्रश्न पार्नु भएको छ। भारतले उसका सुरक्षाकर्मीले सुनसरीमा गोली नचलाएको दावी गरेको छ। भारतीय दूतावासले आज विज्ञप्ति निकालेर भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमिमा गोली नचलाएको दावी गरेको हो। बिहान सुनसरीको हरिपुरमा एसएसबीले हानेको गोली लागेर 4 नेपाली घाइते भएका थिए। घाइतेमध्ये 3 अहिले पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरारमा उपचार भइरहेको छ भने 1 उपचारपछि घर फर्किएका छन्। नेपाल सरकारले पनि भारतीय सीमा सुरक्षा बल एसएसबीले सुनसरीमा 4 नेपालीलाई गोली हानेको भन्दै भारतको ध्यान आकर्षण गराउने तयारी गरेको छ। राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले सुनसरीको हरिपुर 7 एसएसबीको गोली लागेर 4 नेपाली घाइते भएको जानकारी दिँदै यसबारेमा परराष्ट्र मन्त्रालय मार्फत भारतीय दूतावासको ध्यान आकर्षण गराउने बताउनु भयो। मन्त्री बस्नेतले भारतीय सुरक्षाकर्मीले सीमाबाट 100 मिटर भित्रको नेपाली भूमिमा आएर नेपालीमाथि गोली हानेको जानकारी पनि दिनुभएको छ। भारतीय दूतावासले निकालेको विज्ञप्तिमा भने बिहान 5:30 केही तस्करहरू सुनसरीबाट भारतीय भूमिमा प्रवेश गरेको र सुरक्षाकर्मीको गस्ती टोलीसँग सुरक्षाकर्मीको गस्ती टोलीमाथि आक्रमण गरेको उल्लेख छ। एसएसबीले हवाई फायर गरेको र त्यस क्रममा कोही पनि नेपाली घाइते नभएको दूतावासको विज्ञप्तिमा उल्लेख छ। अहिले सुनसरीको भान्टाबारी स्थित नेपाल भारत सीमामा ठूलो संख्यामा एसएसबी परिचालन गरिएको छ। यस्तै नाकामा पनि बिहानैदेखि यस्तै नाका पनि बिहानैदेखि बन्द भएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्तले घटनाका बारेमा भारतीय पक्षसँग कुराकानी भइरहेको जानकारी दिनुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच समसामयिक राजनैतिक विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा मधेस आन्दोलन र मधेसी मोर्चासँग भएका सहमतिका बारे प्रयासबारे ओली र प्रचण्डबीच छलफल भएको थियो। छलफलका क्रममा प्रचण्डले हिजो मधेसी मोर्चाका नेताहरूसँग भएको अनौपचारिक छलफलबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउनु भएको बताइएको छ। प्रचण्डले मधेसी मोर्चासँग औपचारिक र अनौपचारिक छलफललाई आफूले जारी राख्ने समेत बताउनु भयो। ओली र प्रचण्डबीच मधेसमा उत्पन्न समस्या समाधानका लागि सत्ता पक्षको समान धारणा बनाउने विषयमा समेत छलफल भएको प्रधानमन्त्रीका प्रिय सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो। बेलायतले नेपाल भारत सीमा नाकामा उत्पन्न अवरोधबाट मानवीय सहायताका लागि आपूर्तिमा परेको असरप्रति गम्भीर चासो व्यक्त गरेको छ। उपप्रधान एवं परराष्ट्र मन्त्री कमल थापालाई बेलायतका विदेश राज्यमन्त्री ह्युगो स्वायरले टेलिफोन गरेर आफ्नो मुलुकको चासो र चिन्ता व्यक्त गर्दै नेपाल सरकारले पुननिर्माणको प्रक्रियालाई आवश्यक नेतृत्व प्रदान गर्नुपर्नेमा जोड दिएको काठमाडौँस्थित बेलायती दूतावासले जनाएको छ। उपप्रधानमन्त्री थापा र राज्यमन्त्री स्वायर बीच द्विपक्षीय चासो र हितका विषयमा सकारात्मक एवं रचनात्मक विचार विमर्श भएको जानकारी दिँदै दूतावासले आज जारी गरेको विज्ञप्तिमा शिशिर एमको आगमनसँगै सीमानाकामा उत्पन्न अवरोध शीघ्र समाधान नभएमा अर्को मानवीय सङ्कट पर्ने चिन्ता बेलायतले व्यक्त गरेको उल्लेख छ। नेपाल र नेपाली जनताप्रतिको बेलायतको मैत्री र समर्थन निरन्तर रहने बताउँदै राज्यमन्त्री स्वायरले नेपालको राजनैतिक समस्या नेपालले नै समाधान गर्नुपर्नेमा बेलायत स्पष्ट रहेको उपप्रधानमन्त्री थापालाई अवगत गराउनु भएको थियो। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आत्मनिर्भर नहुँदा स्वाभिमान सङ्कटमा पर्न सक्ने भएकाले स्वाभिमान रक्षाका लागि आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभएको छ। प्रेस चौतारी नेपाल नेवल प्रासीले आज कावासोतीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। स्वाभिमानसँग बाँच्ने हो भने आत्मनिर्भर हुन जरुरी रहेको उहाँले बताउनु भयो। दीर्घकालीन हिसाबले बाँच्ने योजना नबनाउँदा अहिलेको समस्या सिर्जना भएको उहाँको भनाइ छ। आत्मनिर्भरको जग कमजोर हुँदा स्वाभिमान सङ्कटमा परेको पोखरेलले बताउनु भयो। अहिलेको चुनौतीसँग नझुक्ने बताउँदै एमाले महासचिव पोखरेलले मधेसवादी दलहरूले उठाएको नागरिकता भाषा सीमाङ्कनको माग प्रश्नसँग बुझेपछि मात्र सम्बोधनको प्रक्रिया अगाडि बढ्ने स्पष्ट पार्नुभयो। अहिलेसम्मको वार्तामा यी कुराहरूमा कुनै प्रष्टता नभएको उहाँको जिकिर छ। उपचारका लागि अमेरिकामा रहेका नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइराला भोलि राति काठमाडौँ आइपुग्ने हुनुभएको छ। कोइराला भोलि राति 7:45 कतार एयरलाइन्सको उडान मार्फत काठमाडौँ आइपुग्ने काङ्ग्रेसका मुख्य सचिव ऋषिकेश तिवारीले बताउनु भयो। कोइराला स्वास्थ्य परीक्षणका लागि गत कार्तिक 20 गते अमेरिका जानुभएको थियो। राप्ती अञ्चलकी प्रसिद्ध धार्मिक स्थल रुकुमको डिग्रे साई कुमारी मन्दिरमा लागेको मेला आज सकिएको छ। मङ्सिर 6 गते हरिबोधनी एकादशीदेखि सुरु भएको मेला आज पूर्णिमाको दिन सकिएको हो। मन्दिरमा रुकुमसहित रोल्पा सल्यान जाजरकोट सुर्खेत दाङ बाँके बर्दिया लगायत जिल्लाका झण्डै 1,00,000 भक्तजनहरूले मन्दिरमा पूजापाठ तथा दर्शन भेट गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। तिथि घटेका कारण यस वर्ष मन्दिरमा दर्शन गर्ने दर्शनार्थीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा केही घटेको समितिका सचिव चुडामणि गौतमले जानकारी दिनुभयो। त्यस्तै मन्दिरमा 1,000 बढी बोकाको बलि दिइएको छ। अन्तिम दिन आज मेलामा मयूर नाच, सिङ्गारू नाच, लरी नाच, सोरठी नाच, सगाल नाच सहित स्थानीय संस्कृति झल्कने नाचगान तथा झाँकीहरू पनि प्रदर्शन गरिएको छ। मेला व्यवस्थापनका लागि मन्दिर व्यवस्थापन समितिले स्वयंसेवकहरू परिचालन गरेको थियो। त्यस्तै सुरक्षा व्यवस्थापनको लागि नेपाल प्रहरी पनि परिचालन गरिएको थियो। मेला अवधिभर कुनै अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मेलामा सहभागिता जनाउनेहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै जिल्ला स्वास्थ्य कार्यालय र नेपाली सेनाले स्वास्थ्य उपचारको व्यवस्था समेत मिलाएको थियो। यसअघि एकादशीबाट पूर्णिमासम्म 5 दिन लाग्ने मेला यो वर्ष भने तिथि घटेका कारण 4 दिन मात्र लागेको छ। रुकुमको मुसिकोट नगरपालिका थर्फुमा लाग्ने यो मेलालाई राप्ती अञ्चलकै प्रमुख मेलाको रूपमा लिइन्छ। डिग्रे साईकुमारी मन्दिरमा पूजापाठ दर्शन तथा बलि चढाउनाले मनले चिताएको पुग्ने जनविश्वास रहिआएको छ। घर शान्ति नै विश्व शान्तिको आधार, पुनर्निर्माण, शिक्षा र समान व्यवहार भन्ने मूल नाराका साथ आजदेखि लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान सुरु भएको छ। अभियान अन्तर्गत आज बिहान रुकुममा प्रभात फेरि निकालिएको छ। विभिन्न नारा लेखिएका प्ले कार्डसहित हिंसा अन्त्यको माग गर्दै महिला तथा बालबालिका कार्यालय रुकुमले विभिन्न संस्थाको सहयोगमा सदरमुकाम मुसिकोट खलङ्गामा प्रभात फेरि तथा अभियान उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ। प्रभात फेरिपछि खलङ्गाको कालिका स्थानमा उद्घाटन कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रमका वक्ताहरूले महिला विरुद्धका नकारात्मक सोच अन्त्य नभएसम्म महिला हिंसा कम नहुने बढाउने बताएका छन्। पुरापूर्व कालदेखि महिलाप्रति नकारात्मक दृष्टिकोण राखिएकै कारण महिलाहरू विभेदमा पर्दै आएको वक्ताहरूको भनाइ छ। सदिउँदेखिका सांस्कृतिक परम्पराहरूले गर्दा महिलाहरू विभिन्न हिंसाको शिकार हुनुपरेको बताउँदै कार्यक्रममा बोल्ने वक्ताहरूले महिला र पुरुषमा विभेद कायम गर्ने परम्परा तथा मानिसको सोचमा परिवर्तनको खाँचो ल्याएका छन्। कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधीश दण्डपानी शर्माले समाजमा महिला हिंसाका थुप्रै घटना घटे भए पनि कानुनी प्रक्रियामा आउन नसकेको बताउनुभयो। प्रहरीसम्म पुगेका धेरै घटना मिलापत्र हुने र अदालतसम्म पुगेका केही घटनाका दोषीले पनि विभिन्न कारणले सजाय पाउने वातावरण पूर्ण रूपमा बनिन सकेको उहाँले बताउनुभयो। महिला हिंसा गर्नेलाई कानुनले कडा सजाय दिने व्यवस्था भए पनि राजनैतिक आर्थिक तथा सामाजिक लगायत विभिन्न कारणले पीडित न्याय तथा पीडकले सजाय पाउन नसकेको उहाँको भनाइ छ। महिला हिंसा गर्ने जोसुकैलाई राजनैतिक दल तथा अन्य कसैले पनि उन्मुक्ति दिन खोजेसम्म पीडित महिलाले कहिले न्याय पाउन नसक्ने बताउँदै जिल्ला न्यायाधीश शर्माले महिला हिंसा कम गर्नमा सहयोग गर्नु सम्पूर्ण नागरिकको दायित्व भएको बताउनुभयो। सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राणाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला न्यायाधीश दण्डपानी शर्माको प्रमुख अतिथिता रहेको थियो। कार्यक्रममा महिला अधिकार कर्मी, राजनैतिक दल, जिल्ला स्थित विभिन्न कार्यालय प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, पत्रकार लगायतको उपस्थिति रहेको थियो। महिला विकास अधिकृत सुनिता केसीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका कार्यालयकी लीला केसीले गर्नुभएको थियो। कार्यक्रमका लागि युएनएफपीए, नेपाल जनजागरण मञ्च, रुक्मेली समाज विकास केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रले सहयोग गरेका आयोजकले बताएको छ। नोभेम्बर 25 अर्थात् आजदेखि सुरु भएको अभियान आगामी डिसेम्बर 10 तारिकसम्म सञ्चालन हुनेछ। 16 दिनसम्म विभिन्न कार्यक्रम गरेर महिला हिंसा विरुद्धको अभियान मनाइनेछ। गृहमन्त्री शक्तिबहादुर बस्नेत गृह जिल्ला जाजरकोट आउँदा सञ्चालनमा आएको भेरी नदीमा रहेको फेरी पुनः बन्द भएको छ। 6 महिनादेखि बन्द फेरी रातारात पुननिर्माण गरी सञ्चालनमा ल्याइएको थियो। यही मङ्सिर 4 गते मन्त्री बस्नेतको गाडी तरेपछि फेरी पुनः बिग्रियो भन्दै बन्द गरिएको यातायात व्यवसायीले बताएका छन्। जीप, एम्बुलेन्स लगायत साना सवारी साधन 3 दिनसम्म भेरी नदीमा रहेको फेरीबाट तारिए पनि मन्त्री फर्केसँगै पुनः बन्द भएको यातायात व्यवसायी प्रमोद शाहले बताउनुभयो। सडक डिभिजन चौरजारी रुकुमले फेरी पुनः निर्माणको काम पूर्ण रूपमा नसकिएकाले सञ्चालनमा नल्याइएको जनाएको छ। छिन्चु जादरकोट सडक खण्ड अन्तर्गत सल्यानको देवस्थल र सुर्खेतको राकम स्थित भेरी नदीमा पुल नहुँदा विकल्पका रूपमा फेरीबाट यातायातका साधन वारपार गर्ने गरिन्छ। फेरी 6 महिना बन्द हुने र बिग्रिरहने गर्नाले सहज यातायात सञ्चालनमा निकै शास्ति हुने गरेको छ। 12 वर्ष अघि निर्माण सुरु गरिएको मोटरेबल भेरी पुल सम्बन्धित निकायको उदासीनताले गर्दा अलपत्र परेको छ। पुल नबन्दा जादरकोट, सुर्खेत, सल्यान, रुकुम, डोल्पा र जुम्लाका स्थानीयवासीले वर्षौंदेखि शास्ति खेप्दै आएका छन्। रुकुमको अर्मा गाविसमा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम लाफा अन्तर्गत आर्थिक वर्ष 2072-73 पहिलो चौमासिकमा सञ्चालित कार्यक्रमको समीक्षा गरिएको छ। कार्यक्रम सञ्चालन भएपछिको सकारात्मक परिवर्तन, कार्यक्रम सञ्चालन गर्दा देखिएका चुनौती, आगामी दिनमा कार्यक्रम निरन्तरताको महत्त्व लगायत विषयमा छलफल गरिएको थियो। गाविसमा बिउ भण्डारण, व्यावसायिक तरकारी खेती, जडीबुटी प्रशोधन, तालिम र जलवायु परिवर्तन सम्बन्धी साक्षरता कक्षा लगायतका चेतनामूलक कार्यक्रम सञ्चालन भएका छन्। पहिलो चौमासिकका लागि 3,97,050 रुपियाँ विनियोजन गरिएको थियो। कार्यक्रममा नेपाली काङ्ग्रेसका कर्णबहादुर डाङ्गी, एमालेका ऐभान खड्गा, एकीकृत नेकपा माओवादीका भूपाल सिंह ओली र गाविस सचिव कविराज केसी लगायतले मन्तव्य राख्नुभएको थियो। करिब 150 जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन लापा सहजकर्ता मनजित खड्गाले गर्नुभएको स्थानीय बोम बहादुर श्रीपालीले जानकारी दिनुभयो। रुकुमको चुनबाङ 2 मा सुनौला 1,000 दिनका आमा र बच्चाहरूको पोषण स्थितिमा सुधार ल्याउने उद्देश्यले अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। रुकमेली समाज विकास केन्द्रद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा अन्तर्क्रिया सम्पन्न भएको हो। अन्तर्क्रियामा सुनौला 1,000 दिनको परिचय, पोषणको महत्त्व, बिरामी बच्चाको खुवाई, स्तनपान, पानी शुद्धिकरणका विधि, अत्यावश्यकीय सरसफाई र भन्सीनामा रेडियो कार्यक्रमका बारेमा जानकारी गराइएको थियो। कार्यक्रमको सहजीकरण महिला स्वास्थ्य स्वयंसेविका सुशीला श्रेष्ठले गर्नुभएको थियो। स्वास्थ्य आमा समूहकी अध्यक्ष आशा पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य चौकी चुनबाङ का इन्चार्ज तबिलाल खड्का, सुआहाराका फिल्ड सुपरभाइजर गोपाल विक, गाविस सहायक रमिला बुढा, सुआहाराका सरसफाई सहजकर्ता दिप्सिका ओली लगायतको आतिथ्यता रहेको थियो। सल्यानको धनबाङका गाउँलेहरूले आफ्नै लगानीमा कृषि सडक निर्माण गरेका छन्। विकासका लागि अरूको भर पर्दा पछाडि परिने भन्दै वडा नम्बर 5 खस्त्रोलका बासिन्दाहरूले एकजुट भएर आफै कृषि सडक निर्माण गरेका हुन्। गाउँमा रहेका 56 घरदुरीले दरी खोलादेखि बैसरीसम्म जोड्ने करिब 2100 मिटर मोटर बाटो निर्माण गरेको निर्माण उपभोक्ता समितिका अध्यक्ष गोविन्द रावतले जानकारी दिनुभएको छ। कृषि सडकको आज एक कार्यक्रमका बीच स्थानीय ज्येष्ठ नागरिक मङ्गल सिंह भण्डारीले उद्घाटन गर्नुभएको छ। आजै खस्त्रोलमा पहिलो पटक गाडी पनि पुगेको छ। पहिलो पटक गाडी पुर्याउने रा 2 ज 400 तेत्तरका गाडी धनी गोपाल बुढा र चालक गौरीलाल रोकालाई स्थानीयले फुलमाला टिका अबिरले स्वागत गरेका छन्। कृषि सडक बनेपछि गाउँमा उत्पादन हुने अदुवा सुन्तला टिमुर तरकारी लगायतका उत्पादन बजारसम्म पुर्याउन र बजारबाट दैनिक उपभोग्य सामान ल्याउन सजिलो हुने बताइएको छ। यिनै खबरसँगै हामी सानी फेरि खबरको अन्त्यमा आएका छौँ। बिदारी नघि मुख्य खबर शीर्षकहरू फेरि एकपटक। तराई र पहाडलाई अलग गरेर प्रदेशहरू बनाउनुपर्ने माग स्वीकार्य नहुने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ। भारतीय सुरक्षा बल एसएसबीले सुनसरीमा गोली नचलाएको भारतको दावी। राप्ती अञ्चलकै प्रसिद्ध धार्मिक स्थल रुकुमको डिग्रे साई कुमारी मन्दिरमा हरिबोधनी एकादशीदेखि लागेको मेला आज सम्पन्न। रुकुमसहित छिमेकी जिल्लाका करिब 1,00,000 दर्शनार्थीद्वारा दर्शन। महिला हिंसा विरुद्धको 16 दिने अभियान आजबाट सुरु। पहिलो दिन रुकुममा प्रभात फेरि निकालियो। गृहमन्त्री शक्तिबहादुर बस्नेत गृह जिल्ला जाजरकोट आउँदा सञ्चालनमा आएको भेरी नदीमा रहेको फेरि पुनः बन्द। र सल्यानको धनबाङका गाउँलेहरूले आफ्नै लगानीमा कृषि सडक निर्माण गरे। हवस् त, सानी फेरि खबर यहीँ सकिन्छ। मुख्य खबरहरू आरएसबी स्पेस न्युज टाइप गरी 7799 एसएमएस गरेर मोबाइल सेटमा प्राप्त गर्न सक्नुहुनेछ। तपाईँले हाम्रो प्रसारण रेडियो सानोभरि .com मार्फत संसारभर सुन्न सक्नुहुनेछ। हरेक घण्टा ताजा र स्वतन्त्र समाचारको लागि रेडियो सानी फेरि सुन्दै गर्नुहोस्। नमस्कार। रेडियो सानी भेरी, मेरो तपाईको अनि हामी सबैको ढुकढुकी। फारुला बहुमुखी क्याम्पसै सल्यानमा भर्ना खुल्यो। फारुला बहुमुखी क्याम्पस सल्यानमा बीएडी प्रथम वर्षमा नयाँ भर्ना खुल्ला गरिएको विद्यार्थी तथा अभिभावक महानुभावहरूमा सहर्ष जानकारी गराउँछौ। साथै बीएडी दोस्रो र तेस्रो वर्षको पठन पाठन धमाधम भइरहेको छ। पढाइ हुने विषयहरू अङ्ग्रेजी, नेपाली, गणित र स्वास्थ्य तथा शारीरिक शिक्षा। क्याम्पस प्रमुख प्रदीप केसी, फारुला बहुमुखी क्याम्पस।